नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझमा। प्रविधि कक्षका आत्मीय मित्र विष्णु अनि म छु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज अनि यो कार्यक्रम अर्पण शुभ साँझ। हामी हरेक दिन आउने गर्दछौँ, दैनिक सन्ध्याकालीन प्रस्तुति हो कार्यक्रम अर्पण शुभ साँझ। हरेक दिन साँझ 7 बजेदेखि करिब करिब 7:30 बजेसम्मको यो समयमा तपाईँसँगै रहेर तपाईँसँगै कुराकानी गरेर तपाईँलाई मिठा मिठा लोक तथा दोहोरी भाकाहरू सुनाउनका लागि हामी कार्यक्रमका बसाइहरूलाई लिएर उपस्थित हुने गर्दछौँ र सोही अनुरूप आज पनि हामी उपस्थित भइसकेका छौँ। यति बेला कोही मित्र हुनुहुन्छ भन्ने इसारा मिलेको छ, ढिला नगरिकन उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। कोही मित्र सम्पर्कमा हुनुहुन्थ्यो तर उहाँको आवाज मसम्म आइपुगेन, विविध प्राविधिक कारण रह्यो भन्नु पनि हुन्छ। यहाँनिर विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत तपाईँ यो आवाज सुनिरहनु भएको छ र परदेशीका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू जो आफ्नो गाउँघरमा गुन्जने भाका कति बेला आउला भनेर आफ्नो गाउँघरको आभास खोज्नका लागि, आत्मीयपनको आभास खोज्नका लागि रेडियो अर्पणको साइडमा सुनेर हामीलाई साथ दिइरहनु भएको छ, तपाईँहरू सम्पूर्णलाई सुरुवातमा सम्झन चाहन्छु र यति बेला कोही मित्र हुनुहुन्छ उहाँसँग कुराकानी गर्छौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? पदमपुरबाट सरु अधिकारी। सरुजी खाना खानुभयो? अहिले बाबुलाई खुवाउँदै हुनुहुन्छ, तपाईँले खानु भएको छैन। अनि बाबुले खाना खानलाई नमानिरहेका त छैनन् नि है? बाबुले खाना खान नमानिरहेका त छैनन् नि? भनेपछि छोरा ज्ञानी छ। हुन्छ सरुजी, कसलाई सम्झने यो सन्ध्याकालीन प्रहरमा? धन्यवाद। पक्कै पनि हामी सँगै हुनुहुन्छ। देवेन्द्र बोहराजी हुन्छ सरुजी, आउँदै गर्नुहोला, अहिले भने छुट्टिन्छौँ। नमस्कार। नमस्ते। आउनु भएको हो सरु अधिकारी पदमपुरबाट, आफ्नो सम्झना अगाडि बढाएर बिदा भइसक्नु भएको छ। तपाईँ पनि 0556-63-332 यो नम्बर मार्फत कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यो नम्बर हामीले तपाईँका लागि खुल्ला गरिरहेका छौँ। यो सन्ध्याकालीन प्रहरमा हामी तपाईँसँगै रहिरहेका छौँ, तपाईँसँगै कुराकानी गरिरहेका छौँ र यति बेला कोही मित्र आइसक्नु भएको छ भन्ने इसारा फेरि पनि विष्णुको यहाँनिर, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कृष्ण रिमाल निपनी चोकबाट। के गर्नुहुन्छ कृष्णजीले? कतिमा पढ्नुहुन्छ? आठमा पढ्नुहुन्छ। कृष्णजीसँग चाहिँ मेरो आज पहिलो पटक कुराकानी हो? पहिला पहिला गर्नुहुन्थ्यो तर अलिकति नौलो लाग्यो क्या कृष्णजी, त्यही भएर। अनि कृष्णजी कसलाई सम्झने आज? विशेष गरी हजुरलाई धन्यवाद र मलाई चिन्ने नजान्ने सबैलाई, मेरो मम्मी मन्जु रिमाल, दाई सुजन रिमाल र दिदी सुजाता रिमाललाई। हुन्छ कृष्णजी, आउँदै गर्नुहोला, अहिले भने छुट्टिन्छौँ। नमस्कार। कृष्ण रिमाल आउनुभएको थियो निपनी चोकबाट, आफ्नो सम्झना अगाडि बढाएर बिदा भइसक्नु भएको छ। तपाईँ पनि 0556-63-332 यो नम्बर मार्फत कार्यक्रममा सहभागिता जनाउनका लागि आउन सक्नुहुन्छ। तपाईँ दिनभर एउटा एउटा काममा व्यस्त रहनुहुन्छ र त्यो दिनभरको थकान र मानसिक तनाव जति पनि परिरहेको हुन्छ दिनभरिको कामले, त्यो सम्पूर्ण बिर्साउनका लागि कार्यक्रम अर्पण शुभ साँझ यो सन्ध्याकालीन प्रहरमा आउने गर्दछ। यति बेला कोही मित्र हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकबाट हो? हजुर। प्रेम लामा हो? हजुर हजुर। वाह वाह, प्रेमजी कसरी चिने मैले तपाईँलाई? हजुर मैले तपाईँलाई कसरी चिने होला है? त्यो मलाई नै थाहा होला होइन? ल सुनाउनुहोस् प्रेमजी, के छ खबर? उस्तै छ है? हजुर। अब त अलिकति छलाङ मार्नु पर्यो कि जिन्दगीमा, नयाँ नौलो कुरा भित्रै रहनु पर्यो। त्यो बिस्तारै होला होइन? हुन्छ प्रेमजी, कसलाई सम्झने? धन्यवाद। अनि प्राविधिक दादा लागि मेरो फ्रेन्डहरू अशोक प्रजल र रूपचन्द र कुमार र रमेश स्क्वायर र भान्जीसित र मेरो राम्रा सिस्टरहरू राम्रा छोरी र मिना र मलाई प्रेमलाई भन्ने चिन्ने नचिने सम्पूर्ण लाग्छ दादा। हुन्छ प्रेमजी, आउँदै गर्नुहोला, माया नमार्नु होला, अहिले पनि छुट्टिन्छौ, नमस्कार। नमस्ते। आउनुभएको हो प्रेम लामा कोराकबाट, सम्पूर्णको लागि मिठो सम्झना अगाडि बढाइसक्नु भएको छ र यति बेला भने भाका सुन्ने बेला भएको छ। सुन्छौँ यो भाका केवल तपाईँका लागि। देख्ने गरी रुन हुँदैन, जति रुन पारे नि घाम जस्तो चम्किलो जुन हुँदैन, जति रुन परे नि मेरै काखमा रौ माया सत्तुरले देख्ने गरी रुन हुँदैन। पृष्ठभूमिमा गुन्जिरहेको गीत भीमा कुमारी दुरा अनि पुरुषोत्तम नेउपानेको आवाज लाई हामीले यति बेला अगाडि बढायौँ कार्यक्रम अर्पण शुभ साँझको यो सन्ध्याकालीन प्रहरमा। र यति बेला फेरि पनि तपाईँसँगै कुराकानी गर्नका लागि हामी उपस्थित भइसकेका छौँ कार्यक्रममा। यति बेला कोही मित्र हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? काठमाडौँबाट अनिल चेपाङ। के गर्नु भएको छ अनिलजीले काठमाडौँतिर? निकै खुसी लाग्यो, टाढा पुगेर पनि सम्झिदिनु हुन्छ, जति टाढा उति माया गाढा गरिदिनु हुन्छ है। हुन्छ, खुसी लाग्यो आउनुभयो कार्यक्रममा। कसलाई सम्झने? अनि मेरो कविता, विशेष गरी कवितालाई मेरो मम्मीहरूलाई, अनि दिदी भेनाज्यू, दाजु दाई भाउज्यू, अनि घर परिवार मलाई अनिल चेपाङ भनेर चिन्न नचिन्ने सम्पूर्ण श्रोताहरूलाई दादा। हुन्छ अनिलजी, आउँदै गर्नुहोला, अहिले मैले छुट्टिन्छु, नमस्कार। हुन्छ दादा। यति बेला आउनुभएको थियो काठमाडौँबाट अनिल चेपाङ, सम्पूर्णको लागि आफ्नो सम्झना अगाडि बढाएर विदा भइसक्नु भएको छ। तपाईँ पनि आउनुहोला 0556 63 332, यो नम्बर हामीले तपाईँको लागि खुल्ला गरेको नम्बर हो। र कार्यक्रममा सहभागिता जनाउनको लागि यति बेला फेरि पनि कोही मित्र आइसक्नु भएको छ भन्ने इसारा मैले यहाँनिर पाइरहेको छु। ढिला नगरिकन उहाँलाई नै कार्यक्रममा स्वागत गर्नपट्टि लागौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? कसलाई सम्झने आज? सर्वप्रथम हजुरको लागि धन्यवाद, अनि प्राची दादालाई, अनि मेरो घर परिवारलाई, अनि मेरो ठुलो बाउ अनि विजय तामाङलाई, अनि अनि मेरो अङ्कलहरू प्रमोद तामाङ, अनि नारायण सिंह गलान, अनि इमान सिंह गलान, अनि मेरो साथीहरू चिराग तामाङ, कुमार तामाङ, अनि प्रवीण तामाङ, अनि प्रेम च्याङ्बो, अनि कुमार तामाङ, अनि सेरे डिम्बु, अनि अमिता तामाङलाई सम्झाउन चाहन्छु दादा। हुन्छ धन्यवाद दिपेन्द्रजी, आउँदै गर्नुहोला, अहिले पनि छुट्टिन्छु, नमस्कार। नमस्ते दादा। यति बेला आउनुभएको थियो दिपेन्द्र तामाङ कुराकबाट, आफ्नो सम्झना अगाडि बढाइसक्नु भएको छ। र मित्र तपाईँ यति बेला के गर्दै हुनुहुन्छ कुन्नी? कोही मित्रहरू खाना खाइसक्नु भएको छ, कोही मित्रहरू खाना खाने तर्खर गर्दै हुनुहुन्छ, अनि कोही मित्रहरू कार्यक्रम अर्पण शुभ साँझ सकिएपछि खाना खाउँला भनेर रेडियो अर्पण सँगै रहनु भएको छ। तपाईँहरू सम्पूर्णलाई मिठो सम्झना, यो क्रममा अगाडि बढाउन चाहन्छु। अझ कतिपय ठाउँमा लोड सेडिङको प्रकोप छ, लोड सेडिङ जताततै व्याप्त छ, कालो अन्धकार छ, र मोबाइलमा हेडफोन लगाएर हामीलाई सुनिदिनु भने सम्पूर्ण मित्रहरूलाई पनि धन्यवाद। र यति बेला कोही मित्र हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट कमला चेपाङ। के छ कमलाजी हालखबर? ए अहिले जाँदै हुनुहुन्छ? धन्यवाद यो साथको लागि, निकै माया गर्नुहुन्छ, कतै टाढा जाँदा पनि हामीलाई सम्झिदिनु भएको छ होइन। कसलाई सम्झने, कसलाई सम्झन चाहनुहुन्छ कार्यक्रममा? हुन्छ कमलाजी, आउँदै गर्नुहोला, अहिले भने छुट्टिन्छु, नमस्कार। आउनुभएको थियो कमला चेपाङ कोराकबाट, सम्पूर्णको लागि आफ्नो मिठो सम्झना अगाडि बढाइसक्नु भएको छ। र फेरि पनि अर्को रमाइलो भाका सुन्ने बेला भएको छ। मिलन लामा अनि टिकापुनको आवाजमा लालु पाते फुल छैन रुख मात्रै मुख मात्रै हुन्छ हुन्छ भन्दा भन्दै यति त माधैन कहिले पनि बैगुनीको मन पेटै पाइन लालु पाते फुल छैन रुख मात्रै सारेको मन छैन मुख मात्रै लालु पाते फुल छैन रुख मात्रै सारेको मन छैन मुख मात्रै सारेको मन छैन मुख मात्रै साधैभरि सँगै बासौँ पानी कालमसी साधैभरि सँगै बासौँ पानी कालमसी एक नम्बरी सुनलाई लाउनु पर्दैन है कसी लालु पाते फुल छैन रुख मात्रै सारेको मन छैन मुख मात्रै लालु पाते फुल छैन रुख मात्रै सारेको मन छैन मुख मात्रै बेसारेको मन छैन मुख मात्रै लालु पाते फुल छैन रुख मात्रै बेसारेको मन छैन मुख मात्रै लालु पाते फुल छैन रुख मात्रै बेसारेको मन छैन मुख मात्रै बेसारेको मन छैन मुख मात्रै लालुपाते फुल छैन रुख मात्रै बेसारेको मन छैन मुख मात्रै टिकापुन अनि मिलन लामाको गुन्जिरहेको यसै स्वरसँगै तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम अर्पण शुभ साँझको यो सन्ध्याकालीन प्रहरमा। कार्यक्रम अर्पण शुभ साँझको अन्तिम खण्डमा फेरि पनि हामी उपस्थित भएका छौँ र यति बेला कोही मित्र हुनुहुन्छ भन्ने इसारा पनि यहाँनिर रह्यो, उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार। हजुर दादा नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकबाट सरिता लामा। के छ सरिताजी हालखबर? एकदमै ठिकै छ। अनि हजुरको? मेरो पनि एकदमै ठिक छ सरिताजी। अनि कसलाई सम्झने सरिताजीले आज? सर्वप्रथम हजुरको लागि धन्यवाद, त्यसपछि प्राविधिक दाताको लागि, अनि मेरो घर परिवारको लागि, मेरो साथीहरूको लागि, मेरो विदेशमा हुने दाजुहरूको लागि, र मलाई सरिता लामा भनेर चिने नचिन सम्पूर्णको लागि। हुन्छ सरिताजी, आउँदै गर्नुहोला, अहिले भने छुट्टिन्छ। नमस्कार। नमस्ते। आउनुभएको थियो सरिता लामा कोराकबाट, सम्पूर्णको लागि सम्झना अगाडि बढाएर विदा भइसक्नु भएको छ। तपाईँ पनि आउनुहोला, 0556 63 332 यो नम्बर तपाईँको लागि खुल्ला रहेको छ। कार्यक्रम अर्पण शुभ साँझको यो सन्ध्याकालीन प्रहरमा आज पनि तपाईँहरू सँगसँगै कुराकानी गर्नका लागि हामी उपस्थित भएका हौँ। र यति बेला कोही मित्र हुनुहुन्छ भन्ने जानकारी पाएको छु, उहाँसँग कुराकानी गर्छु। हजुर नमस्कार। हजुर नमस्ते दाइ। कहाँबाट को बोल्दै हुनुहुन्छ? म यता सिद्धि नेबुवाटारबाट प्रथम तामाङ। सिद्धि नेबुवाटारबाट प्रथम तामाङ? हजुर। के गर्नुहुन्छ प्रथमजीले? म पढ्छु दाइ, बस्ने मैले। पढ्दै हुनुहुन्छ भनेपछि नामै प्रथम छ, तपाईँले यसै पनि प्रथम श्रेणी त हासिल गर्नै पर्छ है? तर नाम अनुसारको प्रथम हुन सक्नु भएको छैन। हुन्छ, अब भने प्रथम हुन सक्नु होला, यो शुभकामना तपाईँलाई है। हुन्छ, कसलाई सम्झने आज? हुन्छ प्रथमजी, आउँदै गर्नु होला, अहिले भने छुट्टिन्छ। नमस्कार। प्रथम तामाङ सिद्धि नेबुवाटारबाट आउनुभएको थियो र आजको लागि हामी बिदा माग्नु पर्ने हुन्छ। आठजना मित्रहरूसँग कुराकानी गऱ्यौँ। पदमपुरबाट सर्व अधिकारी आउनुभएको थियो, कृष्ण रिमाल निपनी चोकबाट, प्रेम लामा कोराकबाट, काठमाडौँबाट अनिल चेपाङ, कोराकबाट दिपेन्द्र लामा, कोराकबाट कमला चेपाङ, कोराकबाट सरिता लामा, र अन्त्यमा सिद्धि नेबुवाटारबाट प्रथम तामाङ आउनुभएको थियो। जति पनि साथीहरू कार्यक्रममा आउनुभयो अनि आउने प्रयास गर्नुभयो, तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि देशमा अनि विदेशमा रहेर हामीलाई सुनेर साथ दिने तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। र जाँदा जाँदै तपाईँका लागि पढ्यो पढ्यो पाठ हजुर स्वरदुना आठ पशुपति शर्मा र स्वर्गीय मन्जु महतको आवाजमा अगाडि बढाउँदै यतिन्जेलसम्म प्रविधि कक्षबाट साथ दिने आत्मीय मित्र विष्णुलाई धन्यवाद। तपाईँकै लोक भाकाको मित्र रामु आचार्य बिदा हुन्छु, नमस्कार। अर्पण 104.5 मेगाहर्ट्ज। वाह बाजा, सिरक ब्लाङ्केट ल्याइदियो, फेरि तिम्रो होने वाला त्यो नातिनी बुहारीको लागि कुर्ता सलवार पनि चाहियो। ल यो नाति पुर्खेको कुरो सुन्दा पनि हाँसै उठेर आउँछ भनेको कति हाँस्ने, म त हाँसेरै